जन्मियो हामी नेपालमा, नेपालमै बच्न पाऊ, बचुन जेले हामी नेपाली, नेपाली भए मर्न पाऊ, बचुन जेले हामी नेपाली, नेपाली भए मर्न पाऊ, जन्मियो हामी नेपालमा। आँखा माना उग्रन्छन् हिमाल हाँसेको देखे, यी आँखा माना उग्रन्छन् हिमाल हाँसेको देखे, बलिया बन्छन् यी पाउ पहाड पाखा लाइट के, पहाड पाखा लाइट के, सभ्यता समृद्धि मौलाउने यही मधेश मरामा, बचुन्जेले हामी नेपाली, नेपाली भई मर्न पाऊ, बचुन्जेले हामी नेपाली, नेपाली भई मर्न पाऊ, जन्मियो हामी नेपालमा। आमाको छाया मायामा देश भक्ति मरमाऊ, आमाको छाया मायामा देश भक्ति मरमाऊ, सम्मान गरौ पहिचान एकतालाई बचाऊ, एकतालाई बचाऊ, नेपालीपनले बचाउँछ जहाँ जहाँ हामी जाऊँ, बचुन्जेले हामी नेपाली, नेपाली भई मर्न पाऊँ, बचुन्जेले हामी नेपाली, नेपाली भई मर्न पाऊँ, जन्मियो हामी नेपालमा।